एउटा अनलाइन गजल कार्यक्रम गजल चौतारी आफ्ना सुनाउने अरूका सुन्ने गजल अनुरागीको एउटा साझा चौतारी कार्यक्रम गजल चौतारीको साथमा उपस्थित भइसकेका छु। आवाजमा छु म डिएनके कुँवर। एउटा अनलाइन गजल कार्यक्रम गजल चौतारी तपाईँले आजबाट सुन्दै हुनुहुन्छ। हामी पहिलो अङ्कमा छौँ। अरूका सुन्ने आफ्ना सुनाउने गजल प्रस्तुतिको साझा चौतारी यो नाराको साथमा हामी जुटेका हौँ र यो कार्यक्रम तपाईँले www.cybersangam.net डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। त्यसै गरी www.udayyouthclub.blogspot.com बाट www.nnrav.blogspot.com र www.chisapaninepal.blogspot.com बाट डाउनलोड गरेर तपाईँले सुन्न सक्नुहुनेछ यो कार्यक्रमलाई। गजल विधालाई अझै उजागर गर्नको निमित्त यो कार्यक्रमलाई सञ्चालन गरेका हौँ हामीले र यो कार्यक्रमको फेसबुक पेज पनि छ, त्यहाँ तपाईँले हामीलाई फलो गर्न सक्नुहुनेछ। www.facebook.com/gazal.chautari तपाईँले आफ्ना गजलहरू पोस्ट गर्न सक्नुहुनेछ। तपाईँले पठाउनुभएका गजल, तपाईँले पोस्ट गर्नुभएका गजल हामीले कार्यक्रम गजल चौतारीमा राख्नेछौँ। तपाईँका तिनै सुन्दर गजलहरूको साथमा हामीले कार्यक्रमलाई अगाडि बढाउनेछौँ। यो पनि जानकारी गराउन चाहेँ र साथमा विभिन्न सुमधुर साङ्गीतिक गजलहरू पनि रहनेछन्। आज हामी पहिलो अङ्कमा छौँ। तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया पनि हामीलाई दिन चाहिँ नबिर्सनुहोला। हामीलाई फेसबुक पेजमै दिन सक्नुहुनेछ, यो पनि जानकारी गराउन चाहेँ। इन्टरनेटको पहुँचमा हुनुहुन्छ र इन्टरनेटमै रमाउने साथीहरूको लागि यो कार्यक्रम हो। विशेष त जे होस् तपाईँले गजल पोस्ट गर्नुहुनेछ हामी यही आशा राखेका छौँ। र सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउँ एउटा साङ्गीतिक गजलबाट। यो गजल रहेको छ हङ्गामा भो भन्ने गीत रहेको छ, यो गीत राखौँ। त्यसपछि म तपाईँले नै पोस्ट गर्नुभएका गजलहरूको भारी बोकेर कार्यक्रम गजल चौतारीमा बिसाउनको लागि आउने नै छु। सुन्दै गर्नुहोला कार्यक्रम गजल चौतारी। हंगामा भो हंगामा भो हंगामा भो कसम हंगामा भो जादू चलायो तिमीले टूना चलायो तिमीले बैसाखको सुगन्ध कुना कुना चलायो तिमीले जादू चलायो तिमीले टूना चलायो तिमीले बैसाखको सुगन्ध कुना कुना चलायो तिमीले मुर्दाले पानी एक फेरा शिर उठायो रे जब फुल बुट्टे चोलीको टूना चलायो तिमीले जब फुल बुट्टे चोलीको टूना चलायो तिमीले जब फुल बुट्टे चोलीको टूना चलायो तिमीले जब फुल बुट्टे चोलीको टूना चलायो तिमीले हंगामा भो कसम हंगामा भो तिमीले जब फुल बुट्टे जब फुल फुल फुल जब फुल बुट्टे चोली को ना चलायो तिमीले जब फुल बुट्टे चोली को ना चलायो तिमीले जब फुल बुट्टे चोली को ना चलायो तिमीले जब फुल बुट्टे चोली को ना चलायो तिमीले हंगामा भो कसम हंगामा भो पुनः स्वागत छ यो साङ्गीतिक गजलपछि कार्यक्रम गजल चौतारीमा अरूका सुन्ने आफ्ना सुनाउने गजल प्रस्तुतिको साझा चौतारी कार्यक्रम गजल चौतारी सुन्दै हुनुहुन्छ तपाईँले विभिन्न ब्लगहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ www.udayyouthclub.blogspot.com त्यसै गरी www.cybersangam.net अनि www.nnrab.blogspot.comबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ र त्यसै गरी www.chisapaninepal.blogspot.comबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ ज्यूस सुनेर साथ दिनुहोला देशमा रहने विदेशमा रहने सम्पूर्ण गजल मनहरूप्रति समर्पित छ यो कार्यक्रम यो पनि जानकारी गराउन चाहे कार्यक्रमको बसाइबाट ज्यूस तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ के गर्दै हुनुहुन्छ ज्यूस जे गर्दै हुनुहुन्छ तपाईँले कार्यक्रम सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने बुझेका छौँ हामीले ज्यूस हातमा कलम होस् डायरी होस् आउनुहोस् आउनुहोस् सबै गजलकारहरू भेला हुने सहारीमा मनको भाव बिसाउन त एकैछिन गजल चौतारीमा हुन्छ सुरुवातमा एउटा गजल वाचन गर्न मन लाग्यो मलाई अब गजलको पुकु फुकाउने क्रममा सुरुवातमा एउटा गजल पढ्न चाहेँ मैले यो गजल निकै सुन्दर छ गजल सुरु यहाँबाट हुन्छ सिँगै आकाश बोकेर हिँड्नेहरू कति छन् कति सिँगै आकाश बोकेर हिँड्नेहरू कति छन् कति आफ्नै लास बोकेर हिँड्नेहरू कति छन् कति सिँगै आकाश बोकेर हिँड्नेहरू कति छन् कति नहराएर केही खोजिरहे झैँ उफ नजरहरू नहराएर केही खोजिरहे झैँ उफ नजरहरू आँखामा प्यास बोकेर हिँड्नेहरू कति छन् कति आफ्नै लास बोकेर हिँड्नेहरू कति छन् कति हाँसे झैँ गर्छन् अतृप्त इच्छाहरू रुन नसक्दा हाँसे झैँ गर्छन् अतृप्त इच्छाहरू रुन नसक्दा दुःखका रास बोकेर हिँड्नेहरू कति छन् कति आँखामा प्यास बोकेर हिँड्नेहरू कति छन् कति सबै गुमाएका गुमनाम नामहरू नाम खोज्दैछन् सबै गुमाएका गुमनाम नामहरू नाम खोज्दैछन् प्राप्तिको आस बोकेर हिँड्नेहरू कति छन् कति दुःखका रास बोकेर हिँड्नेहरू कति छन् कति ती अपवाद हुन् जो हजारका नोट नै बोकेर हिँड्छन् ती अपवाद हुन् जो हजारका नोट नै बोकेर हिँड्छन् 150 बोकेर हिँड्नेहरू कति छन् कति प्राप्तिको आस बोकेर हिँड्नेहरू कति छन् कति कालो खाएर कालै सोचिरहन्छन् काला मनहरू कालो खाएर कालै सोचिरहन्छन् काला मनहरू कालो प्रयास बोकेर हिँड्नेहरू कति छन् कति 150 बोकेर हिँड्नेहरू कति छन् कति यो राजधानीमा नेपाल मात्रै बोकेका छैन नेपाली यो राजधानीमा नेपाल मात्रै बोकेका छैन नेपाली हातमा प्रवास बोकेर हिँड्नेहरू कति छन् कति कालो प्रयास बोकेर हिँड्नेहरू कति छन् कति अक्षमहरू सक्षम ठाउँमा बस्दा सक्षम मारिए अक्षमहरू सक्षम ठाउँमा बस्दा सक्षम मारिए वस्तु आवास बोकेर हिँड्नेहरू कति छन् कति हातमा प्रवास बोकेर हिँड्नेहरू कति छन् कति केही गुलाबहरू कमललाई मेटाउन एकता गर्दैछन् केही गुलाबहरू कमललाई मेटाउन एकता गर्दैछन् मेटिने त्रास बोकेर हिँड्नेहरू कति छन् कति वस्तु आवास बोकेर हिँड्नेहरू कति छन् कति हातमा प्रवास बोकेर हिँड्नेहरू कति छन् कति कालो प्रयास बोकेर हिँड्नेहरू कति छन् कति 150 बोकेर हिँड्नेहरू कति छन् कति प्राप्तिको आस बोकेर हिँड्नेहरू कति छन् कति दुःखका रास बोकेर हिँड्नेहरू कति छन् कति आँखामा प्यास बोकेर हिँड्नेहरू कति छन् कति आफ्नै लास बोकेर हिँड्नेहरू कति छन् कति सिँगै आकाश बोकेर हिँड्नेहरू कति छन् कति आफ्नै लास बोकेर हिँड्नेहरू कति छन् कति सिँगै आकाश बोकेर हिँड्नेहरू कति छन् कति अ अतुप्त कमलजीको गजल पढेर सुनाएँ मैले तपाईँको लागि। बुटवल रूपन्देहीको साथी हुनुहुन्छ, हाल दुहा कतार भनेर उल्लेख गराउनु भएको छ। यो सुन्दर गजलको लागि उहाँप्रति पनि आभारी रहन चाहेँ। र यसै क्रममा यो गजललाई पर सार्दै फेरि अर्को गजलले उठाउँदैछु। देशका लागि मर्ने पो मान्छे जुन भेल पनि तर्ने पो मान्छे, देशका लागि मर्ने पो मान्छे जुन भेल पनि तर्ने पो मान्छे, हरेस खानु हुन्न जीवनमा, हरेस खानु हुन्न जीवनमा हजार कोसिस गर्ने पो मान्छे जुन भेल पनि तर्ने पो मान्छे, पैसाको लागि मरिरहेछन्, पैसाको लागि मरिरहेछन् इमानको बीज छर्ने पो मान्छे हजार कोसिस गर्ने पो मान्छे, भोक भोकै मरिरहेछन् कति, भोक भोकै मरिरहेछन् कति गरिबको पेट भर्ने पो मान्छे इमानको बीज भर्ने पो मान्छे, सोसिएर पीडित छ बस्ती, सोसिएर पीडित छ बस्ती त्यहाँ बसाइ सर्ने पो मान्छे गरिबको पेट भर्ने पो मान्छे इमानको बीज छर्ने पो मान्छे, हजार कोसिस गर्ने पो मान्छे जुन भेल पनि तर्ने पो मान्छे देशका लागि मर्ने पो मान्छे, हो देशका लागि मर्ने पो मान्छे, देशका लागि मर्ने पो मान्छे भनेर गजल लेख्नुभयो जेसी दिपेन्द्र दाहाल जिरी खिम्ती शनिश्वर मोरङको साथी, हाल कुवेतमा हुनुहुन्छ। धेरै साथी प्रवासी हुनुहुन्छ, जे होस् विदेशमा रहेर पनि गजल विधालाई अँगाल्नु भएको छ, गजल लेख्नुभएको छ, निकै खुसी लाग्ने गर्दछ। हामी कार्यक्रम गजल चौतारीमा छौँ, गजल चौतारीमा तपाईँका गजलहरू वाचन गरिरहेका छौँ। यति बेला अर्को गजल वाचन गरौँ, त्यसपछि हामी फेरि एउटा साङ्गीतिक गजल बजाउनेछौँ कार्यक्रम गजल चौतारीमा। यति बेला एउटा गजल मेरो हातमा परेको छ, यो गजललाई उठाउन चाहन्छु। गजल यस्तो छ, पठाउ ती यादहरू फिर्ता पठाउने स्टोरी, पठाउ ती यादहरू फिर्ता पठाउने स्टोरी, अरे यार पठाउ ती यादहरू फिर्ता पठाउने स्टोरी, मेरा ती तस्बिरमा आगो लगाउने स्टोरी, पठाउ ती यादहरू फिर्ता पठाउने स्टोरी, म त गरिब के नै दिन सक्छु र तिमीलाई, म त गरिब के नै दिन सक्छु र तिमीलाई, जाऊ उसकै धन दौलतमा रमाउने स्टोरी, मेरा ती तस्बिरमा आगो लगाउने स्टोरी, दुःख कष्ट आई नपरोस् तिमीलाई शुभकामना, दुःख कष्ट आई नपरोस् तिमीलाई शुभकामना, जुनी जुनी उसकै भई सिउँदो सजाउने स्टोरी, जाऊ उसकै धन दौलतमा रमाउने स्टोरी, जस्तो छु यतिकै सडकमा छोडिदेऊ मलाई, अरे यार जस्तो छु यत्तिकै सडकमा छोडिदेऊ मलाई, आफ्नो सुन्दर जिन्दगी बनाउने स्टोरी, जुनी जुनी उसकै भई सिउँदो सजाउने स्टोरी, अब तिम्रो झुटो माया चाहिँदैन मलाई, अब तिम्रो झुटो माया चाहिँदैन मलाई, हटाउ दिलबाट अविरललाई हटाउने स्टोरी, आफ्नो सुन्दर जिन्दगी बनाउने स्टोरी, जुनी जुनी उसकै भई सिउँदो सजाउने स्टोरी, जाऊ उसकै धन दौलतमा रमाउने स्टोरी, मेरा ती तस्बिरमा आगो लगाउने स्टोरी, पठाउ ती यादहरू फिर्ता पठाउने स्टोरी। पठाउ ती यादहरू फिर्ता पठाउने स्टोरी, निस्टोरीलाई यादहरू फिर्ता पठाउन मिठो अनुरोध गर्दै हुनुहुन्थ्यो अविरल सागर सौगात सालझण्डी एक रूपन्देहीको साथी। जोस् उहाँले पनि निकै सुन्दर गजल कोर्नु भएको छ, उहाँको गजल राम्रो छ, यो गजल वाचन गरेर सुनाएँ मैले। तपाईँ अहिले कार्यक्रम गजल चौतारी सुनिरहनु भएको छ विभिन्न ब्लगहरूबाट। जोस् तपाईँ देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, हामी सँगै रहनुहोला, कार्यक्रम गजल चौतारी सुनेर साथ दिनुहोला। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया पनि हामीलाई दिन चाहिँ नबिर्सनुहोला भनेर आग्रह पनि गर्न चाहेँ। जोस् आज हामी पहिलो अङ्कमा छौँ, तपाईँलाई कस्तो लाग्दैछ यो कार्यक्रम, तपाईँले www.chisapaninepal.blogspot.com बाट सुन्दै हुनुहुन्छ, त्यसै गरी www.nnrab.blogspot.com बाट, त्यसै गरी www.udayyouthclub.blogspot.com बाट, र तपाईँले www.cybersangam.net बाट पनि डाउनलोड गरेर अथवा लाइभ पनि सुन्न सक्नुहुनेछ। सुनेर साथ दिनुहोला भनेर आग्रह त हामीले बारम्बार गरिरहेका छौँ, जे होस् तपाईँले सुनेर साथ दिनुहुनेछ र कलम चलाइरहनुहुनेछ, गजलकारहरूले कलम चलाइरहँदा कार्यक्रम गजल चौतारीमा अक्षरहरूको खेती हुने गर्छ। त्यहीं खेती गरेर सुन्दर सुन्दर गजलहरू जन्मिरहन्छन्। त्यही गजलको भाव आलापमा हामी डुब्ने गर्दछौँ र हराउनेछौँ गजल चौतारीमा। ठिकै छ, यति बेला एउटा गजल गीत हामीले राख्दैछौँ, शून्य प्रकाशको शब्द, शिव परियारको स्वर। सयौँ जुनी चाहिँदैन, एउटै जुनी दिए पुग्छ, वरदानमा ईश्वर मलाई उनी दिए पुग्छ। यो निकै सुन्दर गजल कार्यक्रम गजल चौतारीको यो महफिलमा। सुरमलाई उनी दिए पुग्छ, सयौँ